Celtic, Bayern, Adi, Dani Sona, Mani Dozev, Ilag, Ani Kumar, Robin, Aso, Ani Prem, Ani Ramesh, Ani Maldipen, Ani Sampurna Lagara. हुन्छ दिपेन्द्रजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराक साथबाट दिपेन्द्र तामाङ आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। सबिना हो अनि के छ सबिनाजी, तपाईँको नयाँ नौलो खबर ठिकै छ? अनि आजको दिन के कसरी बिताइरहनु भएको छ नि? अनि तनहुँतिर पानी परेको छ कि छैन नि? हाम्रो पनि परेको छैन, अहिले त अलिअलि भए पनि घाम लागेकै छ। अनि खाजा भयो कि नै? हाम्रो पनि भएको छैन। अनि तपाईँहरूले चाहिँ हामीलाई कुर्नुहुन्छ, हामी त झन् चाँडै खाने कुरै भएन नि। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 332 को बाटो भएर। अब नि कार्यक्रममा एउटा भाका सुन्ने बेला भएको छ, मिठो भाका, रामजी खाँड अनि विष्णुमाझीको सुमधुर आवाजमा रहेको यो भाका आकाश जुनकै हो भने भाका, अवक्रममा तपाईँको लागि। चिखाड अनि विष्णुमाझीको सुमधुर आवाजमा साझीको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 333 को बाटो भएर। हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट दिपा तामाङ। अनि दिपाजी के छ तपाईँको नयाँ नौलो खबर? अनि खाजा खानु भयो कि भएन नि? हाम्रो पनि भएको छैन। अनि आजको दिन के कसरी बिताइरहनु भएको छ नि? बसी बसो गरेर बिताइरहनु भएको छ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ आज कसलाई सम्झिने? धन्यवाद। हुन्छ दिपाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला कुराकबाट दिपा तामाङ आउनुभएको थियो, आफ्नो आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राखेर रा। गइसक्नु भएको छ, कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार, मेघनाथजी हुनुहुन्छ कहाँबाट? मेघनाथजी हजुर नमस्कार। नमस्कार हजुर, नमस्कार। अनि कहाँबाट को बोल्नु भयो? ए, डेन्जर काप्री। हजुर हजुर, के छ डेन्जरजी तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि तपाईँ त धेरै दिन हराउनु भयो त? दिन हराउनु भएको छ। अनि खासा खानु भयो कि भएन नि? ए हुन्छ, सुनेर साथ दिए पनि हामीलाई खुसी लाग्छ। अनि खासा खानु भयो कि भएन नि? ए बेला हुँदैछ। अनि आजको दिन के कसरी बिताइरहनु भएको छ नि? के गर्ने हजुर, यता गाउँमा गए उता गयो, दिन काट्नु कालो पर्सिन छ हजुर, के गर्नु अब? केही चाहिँ हजुर, काम मेरो। हुन्छ डेन्जरजी, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? पहिला पर्सन हजुरलाई धन्यवाद। अनि अर्पण होल हुनेलाई, अनि मेरो राम्रो चोकको दादा भाउजू भतिज मुस्कान, अनि काठमाडौँमा मेरो छोरी र छोरी तुलसा दुईजना, अनि मेरो पट्यानीमा राधा छोरीलाई, अनि मलाई चिनी नचिनी सम्पूर्णलाई। हुन्छ डेन्जरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला मिलिजुली चोकबाट टेन्जर काप्री आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, अर्पण समर्पणमा आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। मिठा मिठा लुकदोहोरिया भाकाहरू बजाउँछौँ, त्यो भाका मार्फत आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झिन चाहनुहुन्छ भने 0556 363 332 बाट भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट एम माया तामाङ। अनि के छ तपाईँको नयाँ नौलो खबर एम मायाजी? सबै ठिक छ। अनि खाजा खानु भयो कि भएन नि? खाजा खानु भएको छैन। अनि आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ नि? बसी बस गरेर बिताइरहनु भएको छ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ इमायाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट एम माया तामाङ आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 333। अब नि कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ, देउरालीको भट्टी पसला, रामजी खाँड अनि देवी घरतीको सुमधुर आवाज रहेको छ यो भाकामा। यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि हामी उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 MHz र कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। सा

यो एकैछिन विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ। कार्यक्रम अर्पण समर्पणमा तपाईँलाई पनि आउन मन लागेको छ भने 0556363332 र 0556363333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो आइतबार व्यवसायमा हामी लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाइराखेका छौँ र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्त जनिष्ठ मित्रहरूलाई सम्झन मन लागेको छ भने 0556363332 र 33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि सन्जु लामा। ए शान्ति लामा, शान्तिजी के छ तपाईँको नयाँ नौलो खबर? अनि खाजा खानु भयो कि भएन नि? भइसक्यो। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट शान्ति लामा आउनुभएको थियो, आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556363332 र 33 बाटो भएर। कार्यक्रममा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट बिमला तामाङ। ए कमला तामाङ, कमलाजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानुभयो कि भएन नि? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ कमलाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट कमला तामाङ आउनुभएको थियो, आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, हामीले बजाउने लोकदोहोरी भाका मार्फत तपाईँ आफन्त जन इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। हामी कार्यक्रम अर्पण समर्पणमा छौँ, हामी हरेक दिन आउने गर्छ 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा तपाईँहरूकै समर्पण र तपाईँहरूकै सम्झनाहरू राख्नको लागि 0556363332 र 33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने कुरै भएन नि। अनि आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ नि? ए स्कुलतिर जानुहुन्छ, आउनु बस्नुहुन्छ है। अनि खाजा भयो कि नाइ? खाजा भएको छैन। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो घर परिवार, अनि मेरो साथीहरू अनिता, अनि देविका, अनि सबै साथीहरू म चिन्ने नचिन्ने सम्पूर्णलाई, अनि लास्टमा मेरो हस्बेन्डको लागि। हुन्छ बिमलाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट बिमला तामाङ आउनुभएको थियो, आफ्ना आफन्त जन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ 0556363332 र 0556363333 बाटो भएर। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति तपाईँको भोइस चाहिँ मैले सानो सुनिरहेको छ, आवाज चाहिँ हजुर। ए हाम्रो मेघनाथजी, अनि के छ मेघनाथजी तपाईँको नयाँ नौलो खबर? तपाईँको अलि भोइस चाहिँ मैले सानो सुनेर तपाईँको आवाज नचिने। अनि अलि तपाईँ त धेरै दिन अलि दिन हराउनु भयो नि त? अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? अनि खाजा खानुभयो कि भएन नि? खाजा खानुभएको छैन? ए आज हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ मेघनाथजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला रनपाबाट मेघनाथ नेउपाने आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, माया गर्नुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई पनि सम्झना राख्नुहुन्छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँ गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। तर पनि तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै समर्पण सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर मैले इसारा पाइराखेको छु। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, कुराक साथबाट दिपेन्द्र तामाङ, तनहुँबाट सबिना, कुराकबाट दिपा तामाङ, मिलिजुली चुकबाट डेन्जर काप्री, कुराकबाट एम माया तामाङ, र कुराकबाट शान्ति लामा, कुराकबाट कमला तामाङ, कुराकबाट विमला तामाङ, र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो रनपाबाट मेघनाथ नेउपाने। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम अर्पण समर्पण सुनेर साथ दिने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभार भन्दै दुनियाँले मुटु चलाई कल्पना काफ्ले अनि कुलेन्द्र विक्कको सुमधुर आवाजकै लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। राम्रो सुहाको कालीलाई दुनियाले मुटु जलाए, मैले नक्कल पारेको के काम भो माया तिमीले आँखै नलाए, मैले नक्कल पारेको के काम भो माया तिमीले आँखै नलाए। तिमले आँखै नलाए, मैले नक्कल पारेको। खोजेका हो माया तिमीले आँखै नलाए तपाईहरुकै चिर परिचित